करें। किसी ने कहा आजकल बहुत सी पढ़ी लिखी माएँ बच्चों को होमवर्क कराती हैं तो बहुत मारती हैं छोटे छोटे बच्चों को, और चीखती और चिल्लाती हैं, गालियाँ देती हैं रहती हैं। घर के बहू बेटियों के बारे में हम क्या कहें, मतलब सास का सवाल है कि बहुएँ जो बच्चों को उनके होमवर्क कराती हैं तो वो इस तरह के सलूक करती हैं। देखिए मैं ये कहता हूँ, जो लोग बच्चों को मारते हैं उनको इस चीज़ की समझ ही नहीं है कि उनको अल्लाह ने क्या नेमत दी, इसलिए वो मारते हैं बच्चों को। बच्चों को एक्सट्रीम केस में आप मार सकते हैं, वालदैन को भी इजाज़त है, लेकिन हर धक्के पर होमवर्क पे आप मारेंगे तो अंदाज़ा लगाइए पूरी ज़िंदगी होमवर्क करना है तो कितना मारना है आप माँ बाप को। और जब बच्चा मार खाता है ना तो जिस्मानी एतबार से वो मजबूत बन जाता है, फिर मार असर नहीं करती उस पर, फिर आप ज़िंदगी में परेशान होते हैं कि ऐसा क्यों हो गया। और फिर जब कोई कोताही और गलती जब वो शबाब को पहुँचता है अपनी ताकत को और आपसे होती है ना, तो फिर वो आपको जब गालियाँ देता है तो जब लगता है ये ऐसा क्यों निकला, चूँकि कहीं ना कहीं उसकी तरबियत में उसको वो चीज़ नहीं मिली। समझ रहे आप, बच्चों को कभी मत मारिए, बच्चों को मारना ये दुरुस्त नहीं है। दुनिया ने क़वानीन बनाए कि बच्चों को मारना, आपको पता है ना US में कनाडा में अगर बच्चों को मारा जाए तो आपको जेल हो सकती है, इतने सख्त कवानीन हैं। एक साहब हिंदुस्तान वापस आए, मैंने उनसे वजह पूछी, इतने अच्छे आप जॉब पर थे कनाडा छोड़कर क्यों आए, तो कहा बच्चा मेरा घर में गिर गया था, सर फूट गया, तो पुलिस ने बच्चे की तरफ से केस डाली और हम दोनों की सुनवाई हर हफ्ते हो रही थी, तो हम कनाडा छोड़ कर भाग के आ गए कि बच्चा गिरा कैसे गिरा, मारा तो नहीं गया, तुम क्या कर रहे थे, बच्चा होमवर्क बराबर करता है क्या, तुमने ज़िद से मारा और वो गिरा, केस हो गया था, मतलब पुलिस ने केस डाली उनके खिलाफ और माँ बाप को सुनवाई को जाना पड़ रहा था, वो 2 महीने में छोड़कर आ गए। समझ रहे आप, इतने स्ट्रिक्ट कानून कि बच्चा गिरा ठीक है लेकिन इसकी हमको तस्दीक होना, हम यकीन नहीं कर रहे, और उनको पेशी देना पड़े हर बार कोर्ट में जाकर कि गिरा कैसे, अकेला तो नहीं था, अकेले छोड़ के जाना भी क्राइम है, या तुमने मारे तो नहीं उसको सजा के तौर पर कि बच्चा, तो वो परेशान होकर छोड़ के आ गए। बच्चे याद रखिए, मार से अगर सीखते तो फिर क्या ही बात थी, रसूलुल्लाह खुद जब आते तो लठ लेकर आया करते सहाबा में और खूब धोते उनको और बताते लोगों को ये अब्दुल्लाह देखो कैसा धोता है इसको, तो ये अब्दुल्लाह इब्ने उमर बनेगा ये, और ये अब्दुल्लाह इब्ने अब्बास है, इसको मैंने इतना मारा हाथ पैर तोड़ा इसके, तो जब देखो अब्दुल्लाह इब्ने अब्बास बनाइए, और जब नहीं एक भी मिसाल नहीं ना, प्यारे बच्चे आए मेरे बेटे, आए मेरे बेटे के अल्फाज ही मिल रहे, डांटने के अल्फाज भी नहीं ना। ज़ैद बिन हारिसा कहते मैं गुलाम था गलतियाँ करता था, आपने 10 साल में एक बार उफ तक नहीं कहा, मतलब बच्चे ऐसे ही सीखते हैं। लेकिन इसका मतलब नहीं कि रसूल नाराज़ नहीं होंगे, नाराज़ हुए होंगे लेकिन वो आंखें काफ़ी थी नाराज़गी की अपने मालिक की गुलाम को सीधा होने के लिए। तो माएँ अपने बच्चों को अपनी आंखों के इशारे पर चलाएं, उनको उनकी ज़िद को समझें। बच्चे ज़िद नहीं करेंगे तो कौन, आप ज़िद करेंगे, बीवी तो बड़ा ज़िद करती है शौहर से और उसके बच्चों ने उससे ज़िद नहीं करना, हाँ हाँ क्या उसूल है, बच्चा ज़िद करा तो उसको दूंगी मैं होमवर्क में, मैं ज़िद करी शौहर से साड़ी के लिए इसके, तो शौहर ने उस बात को मानना, अगर शौहर भी ये कह दे कि आप जो बच्चे के साथ तुम सलूक करिए मेरा सलूक तुम्हारे साथ वही रहेगा, बच्चे ने हमने करा उसको थप्पड़ तुमने खाना बना बनाई थप्पड़, बच्चे ने नहीं काम करेगा उसको 2 छड़ी तुमने खाना 2 छड़ी, बच्चे ने नहीं करा तुमने हम कमरे में बंद कर दिया, तुम ये नहीं करेंगे मैं कमरे में बंद कर दूंगा, ठीक है लागू, नहीं नहीं नहीं हम बड़े हैं, जब तुम बड़े तुम्हारे साथ नहीं कर सकते तो बच्चे उनके साथ तो ये हो ही नहीं सकता, सिंपल। तो बच्चों को जो वालदैन इस तरह से करते हैं वो बच्चे बहुत याद रखिए, और हर बच्चे की एक सलाहियत होती है, उनके डेवलपमेंट बहुत ख़तरनाक होते हैं, वो ज़हनी तौर से माजूर हो जाते हैं बच्चे, मानो जिनको वालदैन मार मार के काम लेते हैं, उनमें अगर वो सलाहियत नहीं है जाने दीजिए, उनको आगे बढ़ने दीजिए। इस बात को समझना बहुत ज़्यादा अहम है, और जो वालदैन अपने बच्चों की इस फितरत को समझते हैं ना वो उसका फ़ायदा उठाते हैं। मैं एग्ज़ाम्पल दे सकता हूँ, मैं जब अपने स्कूल में था तो मेरा हाल ये था कि मैं कोई पासिंग स्टूडेंट नहीं था, मेरी हकीकत तो ये थी, मैं इसलिए नहीं बोल रहा हूँ कि आप लोग जो नहीं पढ़ रहे अच्छा कर रहे हैं, मैं पासिंग स्टूडेंट भी नहीं था अपने लिहाज, और मेरे ही साथ मेरे उम्र के जो लड़के थे जब उनका रिजल्ट आता और जब मेरा रिजल्ट आता हम दोनों के अंदर फ़र्क रहता था, इसलिए कि मुझे पता था कि मुझे समझाया जाएगा और उनको पता था उनको मार पड़ने वाली है, तो उनमें फ़र्क ये था क्योंकि मुझे समझाया जाएगा, मुझे पता मेरे वालिद साहब ज़्यादा बोलेंगे ठीक है बेटे आपने कोशिश करना चाहिए था, आपने अपना दिएगा जो आप में सलाहियत थी, बस मैं वही उम्मीद करता आप में जो है वो दे दीजिए, बाकी मुझे आपसे कोई उम्मीद नहीं, लेकिन उनको पता था आप घर जाएंगे तो जो हालत, क्योंकि बर्ड्स ऑफ सेम फैदर फ्लाइज टुगेदर, एक जैसे बच्चे एक साथ हम पीछे बैठते थे और बस हालत ये थी कि भाई, तो बहरहाल उनको पता था कि आज घर से निकाले जाएंगे, साइकिल छीन ली जाएंगी, पेट्रोल अलाउंस बंद हो जाएगा, ये हो जाएगा वो हो जाएगा, और मुझे शर्मिंदगी होती थी कि अब मुझे सिर्फ ये बोला जाएगा कि तुमने अपना दिया है का जो तुम्हें सलाहियत थी, बाकी हमको तुमसे उम्मीद नहीं है, तो मैं शर्मिंदा था, हाँ मैं नहीं दे पाया अपनी सलाहियत, ये फ़र्क था थोड़ा सा। تو ایک فری ذہن تھا میرا اس معاملے میں. تو جو فن میں جانا چاہا, جو فیلڈ میں جانا چاہا, جو میں کام کرنا چاہوں میں نے کیا. جب میں دسویں میں آیا تو مجھے میرے والد کو پتا تھا کہ اس کی پڑھائی کی تعلیمی حیثیت کیا ہے, کتنا وہ کر سکتا. جب وہ آئے رمضان کا مہینہ تھا تو اب سب بچے روزہ نہیں رکھ رہے تھے اس لیے کہ دسویں کا ایگزام ہے. والد صاحب نے کہا کہ دسویں کا ایگزام ہے لیکن روزہ فرض ہے تم پر, تم اب بالغ ہو چکے ہو تو روزہ تو رکھنا ہے. اور دسویں سے پہلے ایک مہینے کی چھٹی ملتی تھی ایگزام سے پہلے اس زمانے میں, اور اتنا ہی ایک مہینہ میرے پاس تھا. رمضان کے بعد ایگزام تھے مارچ میں, تو انہوں نے کہا کہ دیکھو اب ایگزام کا ایک مہینہ ہے, میں یہی چاہتا ہوں کہ آپ روزہ رکھو اور رات میں پڑھائی کرو رات بھر اور دن میں سو جاؤ. ہم کو روزہ بھی ہو جائیں گا تمہارا, پڑھائی بھی ہوں گی. تو ہم تین چار دوست مل کر رات بھر پڑھائی کرتے تھے اور دن میں سو جاتے تھے, اور اتنی ہی ہم نے پڑھائی کی بس, اتنا ایک مہینہ ایگزام سے پہلے اتنی ہی پڑھائی کی. ٹھیک, اور الحمدللہ جتنے لوگوں نے پڑھائی کی سب پاس ہوئے اس میں. ٹھیک, ایک فرسٹ کلاس آئے, تین سیکنڈ کلاس آئے. ٹھیک, اس میں بھی ایک تھا. ٹھیک, تو سب پاس ہوئے. ٹھیک, جب میں پیپر دے کے آیا پہلا پر انگلش, میں انگلش میڈیم سے, لیکن انگلش مجھے برابر نہیں آتی تھی. تو انگلش کا پیپر دے کے آیا تو والد صاحب نے کیسا کیا, تو میں نے کہا کہ میں نے شاید 60 مارک کا یا 50 مارک کا کیا, 100 میں سے. والد صاحب بولے کوئی بات نہیں, امید ہے 40 مارک تم کو ملیں گے, اس لیے کہ بہت مضبوطی سے تم نے کیا جتنا بھی کیا 60 مارک کا. ٹھیک, تو میں اگلے پیپر میں فریش تھا اور دوسرے لوگوں کو اتنی ڈانٹ پڑی, صرف 60 کا کر کے آئے, صرف 70 کا کر کے آئے, صرف 100 کر کے آئے, اور کل کا پیپر ان کا ہندی کا ٹائے ٹائے فش, ٹینشن میں اب کیا پڑھیں گا وہ, کیونکہ آج ڈانٹ پڑ گئی اس کو انگلش کے لیے تو کل کیا ہندی کا ایگزام دیں گا. لیکن وہیں جب میں دوسرے دن آیا تو مجھ سے صرف یہ کہا گیا تھا, بھائی بہت اچھا کل ہندی کا پیپر, فریش ہو کے جاؤ اور ہندی کا پیپر دو. ہندی کتنے کر ہندی کا, 50 تک گئے ہوں گے, کوئی بات نہیں. اب کل کون سا ہے, میتھمیٹکس, یہ تو بہت آسان ہے تمہارے لیے, حالانکہ سب سے مشکل. کوئی بات نہیں, کر کے آؤ جو ہوتا ہے. 120 مارک کا ہوتا تھا, میں نے 120 مارک کتنے کر کے آئے, تو بس 80 کا ہو مشکل. کوئی بات نہیں, 80 میں سے اتنے انشاءاللہ مل جائیں. کل کون سا ہے, جیومیٹری کا, کوئی بات نہیں, گون چلو کوشش کرو, جیسے یہ گئے تین یہ بھی چلے جائیں. ایسے ہم ایگزام دے رہے تھے تو ہم کو سپورٹ مل رہا تھا, اور دوسرے بچے روز منہ لٹکا کے آتے تھے اور آج بھی اتنا ڈانٹے, حالانکہ وہ مجھ سے اچھے تھے پڑھنے میں لیکن وہ سب سیکنڈ کلاس آتے ہوئے, کیونکہ روز ڈانٹ جا رہا. آپ سمجھ رہے ہیں بچے کی ذہنیت, یہ تو چھوٹے چھوٹے بچے ہیں, تو بچے کی ذہنیت کو ماں باپ کو سمجھنا ہوگا. اگر وہ سمجھیں گے تو ہم کو فری ول دی کہ آپ کو جو کرنا ہے. میں 10th پاس ہوا سیکنڈ کلاس, لیکن میں پاس ہوا, مجھے خوشی تھی اور اپنی محنت سے پاس ہوا, میں نے چیٹنگ نہیں کی کبھی. مجھے والد صاحب کو فخر تھا کہ بچے نے محنت کی, چیٹنگ نہیں, بہت اچھا, اور ایسا سینٹر میں جانا بھی نہیں, کبھی چیٹ کرنا بھی نہیں, اور مجھے اس چیز کی خوشی تھی. تو یہ بڑی اہم چیز ہے یاد رکھی. اس کے بعد میں نے 12th کیا, والد صاحب کوئی بات نہیں, 12th میں اتنا ہے جو کرنا آپ کو. میں فری تھا اپنے, میں نے انجینئرنگ میں ایڈمیشن لیا, پھر میں نے سوچا میں نہیں کر پاؤں گا, میں نے کینسل کیا, پھر میں BSc میں ایڈمیشن لیا, کیونکہ مجھے لگا کہ میں نہیں کر پاؤں گا. انہوں نے مجھے پیسہ دے دیا تھا, کہا جو کرنا ہے کروں. میں نے کہا پیسہ تو واپس نہیں دوں گا, میں نے بائک لے لیا ایک. ٹھیک ہے, مطلب فیس تو ہو گئی ہماری, آپ نے دے دیے تھے, میں نے گاڑی لے لیا, میں BSc میں ایڈمیشن لے لیا. مجھے لگا میں نہیں کر پاؤں گا, وہ تو بیچارے کر دیں گے خرچہ, میں کیا سمجھ رہا بات. میں نے وہ کیا, لیکن ایک احساس تھا کہ یار والدین کر رہے ہیں, ہم کچھ نہیں کر سکتے. پھر میں نے انگلش سیکھی اس زمانے میں, پھر میں نے بہت ساری چیزیں جو میرے فن میں کبھی اس میں وہ نہیں تھا, میں نے وہ سب چیزیں تب سیکھی. کیوں, تو یہ ہوتا ہے اگر والدین سمجھدار ہو اور پیچھے بیکنگ دے کر لے کر چلے. پھر اس کے بعد میں 12th پاس ہوا, BSc پاس ہوا, اور اس کے بعد میں نے MC کیا, اور ہر بار جب مجھے یہ بیکنگ ملی, یہ ملی, تو میں آگے ہی بڑھتا گیا. میرا 10% 56.28 تھا, جب میں نے 12th کیا میرا پرسنٹیج 64.34 تھا, مجھے آج تک یاد ہے. اس کے بعد جب میں نے BSc کیا میرا پرسنٹیج 66% تھا ایگریگیٹ, جب میں نے MC کیا میرا ایگریگیٹ پرسنٹ 82 تھا, اتنا پرسنٹیج نہیں آتا MC میں. میں 90s تک میرے سمجھے پڑتے ہیں, ایوریج میرا 82% تھا 3 سال کا, MC 3 سال کا کورس ہوتا. ٹھیک, اور اس کے بعد الحمد للہ LLB تو میں نے بغیر پڑھے کے دیا, اس سے اندازہ کر سکتے آپ. ٹھیک, مطلب میں نے اس کے لیے خالی ایڈمیشن لیا اور میں صرف جاتا تھا, چونکہ میرے کو ایک آئیڈیا آ چکا تھا, میرے ذہن میں کوئی پریشر نہیں تھا. ٹھیک, اور میں پھر آگے پڑھتا ہی رہا پھر بھرا. ٹھیک, تو یہ اصل چیز ہوتی ہے, آپ کو بیکنگ کوئی دے, آپ کو سمجھائے, آپ کو علم ہو کیا چیز آپ کر رہے ہیں, آپ کیسے کہ مقصد ہو تو انسان کرے گا, ورنہ اگر وہ بھی کہا ہے کیا فالتو بچہ ہے, والد صاحب میرے باہر تھے, ان کے فلاں ڈاکٹر کر رہا, یہ انجینئرنگ کر رہا, آپ کا بچہ کیا کر رہا. کوئی بات نہیں, وہ ابھی 12th کیا, اس نے ابھی BSc کر رہا, اس نے یہ کر رہا, کوئی ان کے لیے مسئلہ نہیں تھا کہ بھائی ہم سب انجینئرنگ کرا رہے تم کیا, چونکہ وہ جیسے انجینئرنگ کر رہے تھے ان کے لیے روز کی خودکشی تھی, اور جیسا میں پڑھا تھا میں روز ایک نیا انسان بن رہا تھا, چونکہ وہ تو روز مر رہے تھے نا, ان کو کرنا ہے اس لیے کہ ان کے باپ کی ناک کھڑی رکھنا ہے نا, مجھے کرنا ہے اس لیے کہ مجھے کچھ بننا ہے, میرے والد کو پرواہ نہیں میں کیا کرتا ہوں, بس میری کوشش کر لے, ان کو یہ میری خواہش تھی, باقی ان کو کوئی مطلب نہیں تھا میرے رزلٹ سے, میری کوشش سے ان کو مطلب تھا. تم نے کوشش کی, ہم کو رزلٹ منظور ہے, یہ ہونا چاہیے. تو بہرحال والدین اس کو سمجھے, ٹیچر اس کو سمجھے, تو ہر بچے میں صلاحیت ہوتی ہے, اگر ٹیچر اس چیز کو سمجھے تو انشاءاللہ عزیز یہ بہت جو ہے ساری چیزیں وہ, اور مارنا کرنا بچوں کے لیے تو بالکل ہی یہ فالتو بات ہے. وہ مائیں لا علم ہیں, ان کو عقل نہیں ہے, ان کو کمی ہے, ان کو شعور کی کمی ہے, ان کو علم کی کمی ہے, ان کو دینی علم کی کمی ہے جو اپنے بچوں کو مارتی ہے. مارنے سے بچے نہیں سیکھیں گے, اور اتنی چھوٹی عمر میں مارنا تو یہ تو آپ کی بدبختی کی علامت ہے. کیا رب سے امید کرتے ہیں کہ آپ کو بھی اللہ رب العزت یہی کام کرے, اتنی کم عمر اتنے چھوٹے بچوں کو آپ مارتے ہیں؟ بچوں کو تو میں کہوں گا اگر چھوٹے بہت زیادہ 4-5 سال 6 سال ان کو تو مارنا ہی نہیں چاہیے, اس لیے کہ تو اتنے چھوٹے ہیں, ان کی ہر غلطی ان کی معصومیت سے نکلتی ہے. تو اس معصومیت کو سمجھیے اور ان کو سکھانے کی کوشش کیجیے. میرا